सीताको चिनो वीरको सन्तान सहीको रागत लहरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान शहीदको रागत लहरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान इतिहासको नौलो बिहानी वीरताको चिनो वीरको सन्तान मिले यहाँ सजाउनु छ आफ्नै धरतीमा माटोको सिरानी वीरताको चिनो वीरको सन्तान जित्ने पर्दैन भन्नुको काँडालाई टिकार्न अब खुकुरी सीता कलम यो दिन्छु तिमीलाई मेरो निशानी वीरताको चिनो वीरको सन्तान शहीदको रागत लहरेको निशानी अब तिम्रो हातले लेख्नु छ जुगले भुलेको हाम्रो कहानी वीरताको चिनो वीरको सन्तान